पनि हामीलाई पनि मन पर्ने समाजकै दर्पण ए रेडियो अर्पण हजुरलाई नि मन पर्ने हामीलाई पनि मन पर्ने समाजकै दर्पण। नमस्कार, म लोकतथा दोहोरी गायक पशुपति शर्मा, अहिले तपाईँ सुन्दै हुनुहुन्छ छोटो समयमा बहुचर्चित हुन सफल रेडियो रेडियो अर्पण 104.5 MHz अर्पण सबैका लागि सधैँका लागि। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 MHz र यो हो कार्यक्रम अर्पण शुभ साँझ। नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz अर्पण शुभ साँझको अर्को एउटा रमाइलो बसाइ लिएर आज पनि तपाईँलाई भेट्नको लागि हामी उपस्थित भइसकेका छौँ। प्रविधि कक्षमा हुनुहुन्छ यति बेला राज अनि तपाईँको साथमा छु म प्रतीक्षा। तपाईँलाई थाहा नै छ अर्पण शुभ साँझको व्यवसाय लिएर हामी हरेक दिन साँझ 7 बजे पछाडि तपाईँहरूको माझमा उपस्थित हुने गर्छौँ। करिब करिब आधी घन्टा तपाईँसँगै रहन्छौँ, मिठा मिठा चर्चित लोकधोरी भाकाहरू तपाईँको लागि राख्छौँ र तपाईँ पनि यो समयमा आफ्नो आफन्तहरूलाई सम्झिन चाहनुहुन्छ, आफ्नो घर परिवारलाई सम्झिन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला हामीलाई 0556 63 332। यो बाटो आज पनि हामीले तपाईँको लागि खुल्ला गरिसकेका छौँ र यति बेला तपाईँले अर्पण शुभ साँझको व्यवसायलाई रेडियो अर्पण 104.5 MHz त सुन्नु भएको छ, साथसाथै इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ र अर्पण शुभ साँझको व्यवसायमा यति बेला कोही साथी आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु। हेलो हेलो हजुर नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर? भण्डाराबाट ऋषि अधिकारी हजुर। भण्डाराबाट ऋषि अधिकारी, के छ ऋषिजीको हाल खबर? एकदमै ठिकै छ अनि हजुरहरूको? हाम्रो पनि एकदमै ठिक छ। अनि व्यस्त हुनुहुन्छ आज भोलि हाम्रो ऋषिजी है? अलिअलि व्यस्त भन्नु पर्यो। खाना खानु भयो? खाना खाएको छैन मैले, तपाईँले खानु भयो? भएको छैन मेरो पनि, अब हजुरको प्रोग्राम सकेपछि खाने हो। ल ठिक छ, भने पछाडि कार्यक्रम अवधि भएर चाहिँ सुनेर साथ दिनुहोस् है। अब अब बज्ने भाका मात्र कसलाई सम्झिनुहुन्छ ऋषिजीले? हजुरलाई धन्यवाद, टेक्निसियन सरलाई, रेडियो अर्पण सुनेर बस्नुभएको सबैजनालाई, अनि मलाई ऋषि अधिकारी भनेर चिन्नुहुने नचिन्नुहुने सबैजनालाई। हुन्छ ऋषिजी, अहिले भने छुटौ, नमस्कार। नमस्कार, ऋषि हुनुहुन्थ्यो यति बेला भण्डाराबाट आउनु भएको थियो। तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 0556 63 332। यो बाटो अरू कसैको लागि होइन, तपाईँको लागि हामीले खुल्ला गरिसकेका छौँ। जो जसले रेडियो अर्पणलाई माया गर्नुहुन्छ, अर्पण शुभ साँझलाई माया गर्नुहुन्छ, तपाईँको लागि हामीले खुल्ला गरेका छौँ फोन लाइन। र यति बेला अर्पण शुभ साँझको व्यवसायमा अर्को साथी पनि आइसक्नु भएको छ, उहाँलाई पनि स्वागत गरिहाल्छु। हेलो हजुर दिदी, नमस्ते। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? दिउँसोभरि कुराकानी भइरहेको थियो, मेरो बिर्सिनु भएर बिर्सेको छैन। नमस्कार भन्दाखेरि चाहिँ त्यही आवाज सुने, तर अहिले चाहिँ अलिक फरक पाएँ आवाज है। हाम्रो राधाजी हजुर के छ, काठमाडौँको बसाइ कस्तो छ? एकदम रमाइलो, चिसो छ है? जाडो जाडो छ होला होइन? हजुर, यहाँ त गर्मी भइसक्यो, त्यहाँ चाहिँ चिसो नै छ होला है? ल ठिक छ, भने पछाडि त्यति गर्मी भएको छैन, आनन्द छ राधाजीलाई है। अनि खानपिन भयो कि भएको छैन? बनाउनु भएको छैन? ल ठिक छ, बिस्तारै बिस्तारै खानु होला है, भइहाल्छ नि। अनि अब बज्ने भाका मार्फत चाहिँ राधाजीले कसलाई सम्झिनुहुन्छ यति बेला? ढिलै भए पनि दिदीलाई नव वर्षको शुभकामना है। तपाईँलाई पनि धेरै धेरै शुभकामना हजुर। अनि सर्वप्रथम त हजुरलाई दिदी धन्यवाद, अनि टेक्निसियनमा रहने दादालाई, अनि विष्णु दादा, अनि रा अनि सूर्य दादा, अनि सोम दादा, अनि मलाई रा सम्पूर्ण र मेरो घर परिवारको लागि। हुन्छ, अहिले भने छुट है। नमस्ते। नमस्कार। राधा हुनुहुन्थ्यो यति बेला काठमाडौँबाट हामीलाई सम्झिनु भएको थियो र 0055 63 332 को बाटो तपाईँको लागि खुल्लै छ। यति बेला भने अर्पण शुभ साँझको यो विषयमा तपाईँको लागि एउटा भाका राख्छु, त्यस पछाडि फेरि आउँछु। मिठो खालको भाका, भर्खरै बजारमा भित्रिएको भाका हामीले तपाईँको लागि राखिसकेका छौँ। अर्पण शुभ साँझको व्यवसाय तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा र साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर यति बेला हामीलाई सुनिराख्नु भएको छ। www.radioarpan.com.np लगइन गरेर आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला। 0055 63 332 यो बाटो तपाईँको लागि खुल्लै छ र यति बेला कोही साथी आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु। हेलो। हेलो। हजुर नमस्कार। नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? म विकास चोकबाट सुरक्षा लामिछाने। विकास चोकबाट सुरक्षा लामिछाने। सुरक्षा लामिछाने हजुर। अनि के गर्नुहुन्छ सुरक्षाजीले? किन हाँस्नु भयो नि? पहिलोचोटि फोन गर्नुभयो आज अर्पण शुभ साँझमा। पहिलोचोटि गर्दा हाँस्नुपर्छ, अब दोस्रो चोटपटक गर्दा चाहिँ नहाँस्नुहोस् है। अनि खाना खानुभयो कि खानु भएको छैन? मैले खाएको छैन, अब कार्यक्रम सकिए पछाडि। अनि सुरक्षाजीको एक्जाम चाहिँ कस्तो भएको छ? मेरो राम्रो भएछ, अलिक बिरामी परे अनि सोचेको जस्तो चाहिँ भएन, नत्र त राम्रै भएछ। ल ठिक छ, रिजल्ट पनि राम्रो आओस्, अग्रिम रूपमा शुभकामना छ मेरो। थ्याङ्क यू। अनि अब बजने भाका मार्फत कसलाई सम्झिनुहुन्छ? हजुरलाई अनि उता कन्टरुमको दादाको लागि, अर्पण एफएम होली युनिटको लागि हजुर, अनि अर्पण एफएम बस्नुहुने सम्पूर्णको लागि र घमण्ड दाई अनि सरिता दिदीको लागि सुनाउन चाहन्छु। हुन्छ, अहिले भने सुटौँ है। नमस्कार। सुरक्षाजी आउनु भएको थियो यति बेला, र अर्पण शुभ साँझको यो बसाइमा तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि हामीलाई फोन गर्नुहोला। हुन त फोन प्रयास गरिराख्नु भएको छ होला, फोन नलागेर अलिकति दिगदार पनि लागिरह होला, तपाईँलाई रिसाउनु पनि भएको छ होला, तर नरिसाउनुहोस्, फोन पक्कै पनि लाग्छ। हामी तपाईँसँगै कुराकानी गर्नको लागि हरेक दिन अर्पण शुभ साँझको यो बसाइ लिएर उपस्थित हुने गर्छौँ, र यति बेला अर्को साथी पनि आइसक्नु भएको छ, म उहाँलाई पनि स्वागत गर्छु भन्न खोजिराखेको थिएँ, तर फोन काटिसक्यो भन्नुभएको छ राज्यले। ठिकै छ, तपाईँ आउनुहोला। 0056 63 332 को बाटो चाहिँ हामीले खुल्ला गरिराखेका छौँ, र यति बेला कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो हजुर दी, नमस्ते। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? म कुराकबाट सरिता। कुराकबाट सरिता, हजुर। के छ सरिता हाल खबर? एकदमै ठिकै छ, अनि हजुरको? मेरो पनि एकदम ठिक छ। अनि के छ, कुराकतिर कतिको गर्मी भइरहेछ? धेरै त छैन, ठिक ठिकै हो। ओहो, त्यस्तो धेरै गर्मी छैन? छैन, यहाँ त एकदम बढी गर्मी भइरहेछ, त किन होला है? खै, अलिअलि त्यताको चिसो हावा चाहिँ यता पठाइदिनुहोस् है। हुन्छ, एकैछिन भए पनि शीतल हुन्छ कि भनेर कि। अनि खाना खानु भयो कि छैन? भइसक्यो दि। भइसक्यो? अब बज्ने भाका मार्फत चाहिँ कसलाई सम्झिनुहुन्छ? सर्वप्रथम हजुरको लागि धन्यवाद, त्यसपछि प्राविधिक दाताको लागि हजुर, अनि मेरो घर परिवारको लागि, दिदीहरूको लागि, मेरो क्लास 10 पढ्नुहुने सम्पूर्ण साथीहरूको लागि, र मलाई सरिता लामा भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि। हुन्छ सरिता, फेरि फेरि पनि आउँदै गर्नुहोस् है। हस्, नमस्कार। सरिता हुनुहुन्थ्यो यति बेला, कुराकबाट आउनु भएको थियो, र तपाईँ फोन प्रयास गर्दै गर्नुहोस्, 0056 63 332 यो बाटो तपाईँको लागि खुल्लै छ। यति बेला फेरि पनि अर्पण शुभ साँझको यो व्यवसायमा तपाईँको लागि अर्को एउटा भाकालाई अगाडि जोड्छु, त्यस पछाडि फेरि आउँछु। छोटे खुसी साथ हाँसो खुसी तरी मत मेरो त हाँस्ने दिन गए माया तिमी जहाँ भए नि जुन ठाउँमा रहे नि सधैँ खुसी भए माया साथ हाँसो खुसी तरी मत मेरो त हाँस्ने दिन गए माया तिमी जहाँ भए नि जुन ठाउँमा रहे नि सधैँ खुसी भए माया तिमी जहाँ भए सधैँ खुसी भए माया मर्मेश्वर शिखालको भाग तपाईँले सुनिसक्नु भएको छ। अर्पण शुभ साँझको व्यवसाय सुन्दै हुनुहुन्छ तपाईँ। तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा र साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर यति बेला हामीलाई सुनिराख्नु भएको छ। www.radioarpan.com.np लगइन गरेर र अर्पण शुभ साँझको व्यवसायमा यति बेला कोही साथी आइसक्नु भएको छ, म उहाँलाई स्वागत गरिहाल्छु। हेलो, नमस्ते। नमस्कार, के छ सरोजी हालखबर? मेरो पनि ठिक छ। के गर्नुभयो आज दिनभरि हाम्रो सरोजीले? सफा गर्नुभयो, निकै नै व्यस्त हुनुहुन्छ हिजो आज है? हजुर, एकदम दिदी व्यस्त, के गर्ने फुर्सदै छैन। अनि खाना खाना भ्याउनु भएको छ कि छैन? त्यही त दिदी हो, सबैतिर मिलाइराख्नु भएको छ, एकदम खुसी लाग्छ। यस्तै गरी सधैँभरि माया गर्नु होला है। ल ठिक छ, अनि अब बज्ने भाका मार्फत चाहिँ कसको साथ सम्झिनुहुन्छ? धन्यवाद। अनि रामु दादालाई, अनि मेरो सानो छोरालाई, हजुर, अनि मेरो विदेश नारायण भट्ट श्रीमानलाई, हजुर, अरू एफएम भोलि युनिटलाई, यति नै हो दिदी। हुन्छ, राम्रोसँग बस्नु होला है। ल नमस्कार। सर हुनुहुन्थ्यो यति बेला पदमपुरबाट आउनु भएको थियो र अर्पण शुभ साँझको व्यवसायी हो। तपाईँसँग तपाईँको दिनभरिको थकालाई किसिम भए पनि टाढा राख्नको लागि कुराकानी गर्ने गर्छौँ हामी र यति बेला कोही साथी फेरि पनि आइसक्नु भएको छ, उहाँलाई पनि स्वागत गर्छु। हेलो, हेलो, हजुर नमस्कार। नमस्ते दिदी, कहाँबाट को बोल्दै हुनुहुन्छ? म लोठोर गाविस पर्खालबाट सन्त चेपाङ। सन्त हजुर। अनि के गर्नुहुन्छ नि सन्तजीले? म यतिकै बसिबस्छु दिदी। बसिबसाउँछ हजुर। अनि बसिरहेको बेलामा, फुर्सद भएको बेलामा रेडियो अर्पण अर्पण शुभ साँझ कतिको सुन्नुहुन्छ? एकदमै सुन्छु दिदी। फोन चाहिँ गर्नुहुन्न है त्यति? फोन गरेको लागेन कि? नलागेको हजुर। नसम्झिनु भएको त होइन नि? होइन, गरेको सम्झेको तर नलागेर मात्र हो। ल ठिक छ, केही छैन, समय रह्यो भने अनि लागिहाल्छ होला, कुनै दिन प्रयास चाहिँ गरिराख्नु होला है। हजुर। अब बज्ने भाका मार्फत चाहिँ कसलाई सम्झिनुहुन्छ? सर्वप्रथम हजुरलाई धन्यवाद, अनि टेक्निकल भाइलाई हजुर, र मेरो सफल दाई, अनि सफल दाईको परिवार, र नेने बहादुर भाइलाई, अनि खतिलाल भेनाज्यू, र मेतरलाल साला, धनलाल साला, आमोस साला, रत्न भाइ, अनि सुनाचरी बस्ने सन्त अङ्कल, अनि भण्डारा तोगिडाना बस्ने धर्मजित लामा दाईलाई, अनि मलाई रमेश चेपाङ भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि दिदी। हुन्छ, अहिले भने छुट है। हजुर, नमस्ते। नमस्कार। लोथरबाट रमेशजी आउनु भएको थियो यति बेला, र अर्पण शुभ साँझको व्यवसायको हामी लगभग अन्तमा पनि आइसकेका छौँ, र अब भने कार्यक्रमबाट छुट्टिनुपर्छ। यतिन्जेलसम्म तपाईँले कार्यक्रम सुनेर बसिदिनु भयो, तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ। त्यस्तै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर तपाईँले साथ दिनुभयो, तपाईँलाई पनि धन्यवाद छ। यतिन्जेलसम्म जो जो साथीहरू फोन सम्पर्कमा आउनुभयो, आउन प्रयास गर्नुभयो, तपाईँप्रति निकै नै आभारी छु। आज कार्यक्रममा भण्डाराबाट ऋषि आउनु भएको थियो, काठमाडौँबाट राधा हुनुहुन्थ्यो, विकास चोकबाट सुरक्षा हुनुहुन्थ्यो, त्यस्तै गरी खुराकबाट सरिता, पदमपुरबाट सरु, र लोथरबाट रमेशजी आउनु भएको थियो, र तपाईँ सबैजनालाई धन्यवाद छ। प्रयास गर्नुहुने तपाईँलाई पनि धन्यवाद छ। र यतिन्जेलसम्मको प्राविधिक साथको लागि राजलाई धेरै धेरै धन्यवाद भन्दै अर्पण शुभ साँझको आजको व्यवसायबाट म प्रतीक्षा पनि छुटिन्छु। नमस्कार, शुभ सन्ध्या। रानी मोहनको बनिना तर पनि नराम्रो भनिना, मेरो त भाग्य पनि कस्तो, मन परेकै मान्छेबाट तिरस्कार भए आज, सायद म छैन होला उले चाहे जस्तो, मोहन तर पनि नराम्रो भनिन, मेरो त भाग्य पनि कस्तो, मन परेकै मान्छेबाट तिरस्कार भए आज, सायद म छैन होला उले चाहे जस्तो, मन परेकै मान्छेबाट तिरस्कार भए आज, सायद म छैन होला उले चाहे जस्तो, खुसी रहिन दुखी नि छैन म, तिमलाई राम्रो कहिले नि भएन म, मेरो त भाग्य पनि कस्तो, मन परे मान्छे उनले चाहे जस्तो, दुखी